भन्ने हो भने हुने थियो, मोरी कडी बुझिएन गाडी ए नाति, अलिक बुझ्ने खालको गाना बजाउन मिल्दैन बरु त्योभन्दा त बरु त्यो के अरे पहिला नातिले नेपाली बजाउनु थिए लौ बुझिने साह्रै राम्रो मजा भयो, त्यसपछि हिन्दी सिन्दी हाल्न थालेँ, पहिले फिटिकै मन पर्थेन गाडी नातिले कता कता कस्तो कस्तो के अरे सारिका फल ऐसा भन्ने गाना बजाउनु थालेँ, साह्रै मन छुन थालो लो हिन्दी गाना नि राम्रो रहेछ भन्ने हो, हिन्दी पनि सिकेँ क्या मैले त्यसपछि, अनि अहिले त इङ्ग्लिस चाहिँ गाना बजाउनु थालेँ, भोलि मैले फ्याट अङ्ग्रेजी जानेर अब पुरै चाहिँ नि अङ्ग्रेजीमा मात्रै कार्यक्रम फलाग्न थालेँ भने नातिको हालत के हुन्छ त्यति बेला हे भगवान्, अब नाति त्यति बेला कुरो सम्झेर अहिले दङ परेको छन् गाथी, अब किन भन्दाखेरि अब यति बाई चान्स दिनुवा बाजेले चाहिँ अङ्ग्रेजी फर फलाग्न थाल्यो भने अब विभिन्न नातिले त बुझ्दैन नि, फेरि बाजेले के भन्यो भन्ने कुरो सोद्धा सोद्धै विभिन्न नातिको एक दिन सेन्टी फ्ल्याट ओहो यस्तो हुन सक्दछ। अनि के भन्छ भन्दाखेरि अब दिनुवा बाजेले त के भन्छ एउटा रमाइलो कुरो गरिदिने, अब ट्याक्क चाहिँ नि भएको कुरो मात्र गर्ने क्या, अनि त्यसपछि चाहिँ नि उसले भनौँ बच्चाले चाहिँ एउटा इन्डियन पसलेसँग भने ए अङ्कलजी तपाईँसँग मान्छेको त हुने क्रिम छ भनेर सोधे, त्यसपछि अब इन्डियन पसलेले हे भने भने, अनि बच्चाले भने त्यसो भने आफै लगानी गर्न दिनदिनै तर्साएर बस्नुपर्छ यहाँ अरे हो कति चाहिँ नि हुन्छ भन्दाखेरि, अनि रातभरि श्रीमान र श्रीमतीको झगडा पऱ्यो, अनि भोलिपल्ट बिहान श्रीमानले उठ्ने बित्तिकै सुतिरहेकी श्रीमतीलाई तातो दुध लिएर गए, श्रीमतीले आश्चर्य मान्दै भनिन् भनेपछि तिमीले मलाई तातो दुध चाहिँ नि दिएर रातिको झगडाको लागि माफी माग्दैछौ भनेर भनिन्, श्रीमानले भन्यो कसले भन्यो माफी मागेको भनेर, आज नागपञ्चमी हो त्यही भएर नागिनलाई दुध खुवाउन आएको ल खाऊ भनेर भने, त्यसपछि त्यति भनेर श्रीमान अफिस गए, अनि साँझ अफिसबाट श्रीमानले श्रीमतीलाई फोन गरेर भन्यो आज रातिको खानामा के बनाएकै छौ त भनेर सोधे, श्रीमतीले भने छिट छिट आऊ आज खानामा बिफ बनाएको छु भनिन्, अनि श्रीमानले के भन्यो भन्दाखेरि कुरो के छ भन्दाखेरि म आज चाहिँ साथी घरको पार्टीमा छु त्यसैले तिमी चाहिँ खाएर छु त है म त आउन्न अरे झगडा त्यो श्रीमान श्रीमतीको झगडा के भन्छ कुनै के को आगो भन्थ्यो कहाँदेखि बिर्सेँ फेरि ए नाति के को आगो रे भुसको परालको ए हो परालको, अनि अहिबाटमा आउँदै थिएँ एउटाले भने तपाईँको मनमा कसैले चोट पुऱ्यायो भने दुखी नहुनुहोस् प्रकृतिको नियम नै हो, जुन चाहिँ नि रुखमा मिठा फल लाग्छन् त्यसैमा अत्याधिक रूपमा ढुङ्गा प्रहार हुन्छन् अरे, यो पनि एउटा के कुरो भन्दाखेरि राम्रै कुरो के भन्छ अब यो दर्शनको कुरो भन्छ कि दर्शनको कुरो, म त्यति धेरै फेरि जान्दिनँ त्यो शब्द थाहा हुन्छ, अनि शब्द थाहा भइसकेपछि त्यो उ गर्नै नआउने क्या व्यक्त गर्न नसक्ने, अब बुढो पनि भइयो त्यसमाथि अब दिल्लु आमा चाहिँ बिमार छ भन्ने कुरो तपाईँहरूलाई पनि थाहा छ, एकजना धेरै दानी मान्छेको दुर्घटना भयो, उसले जसलाई पनि दान गर्थ्यो उसलाई एउटा अत्यन्तै कन्जुस मान्छेले आफ्नो रगत दिएर बचायो, यसबाट खुसी भएर दानी मान्छेले एउटा कन्जुसलाई चम्चमाउँदो कार उपहार दियो, त्यो दानी मान्छेलाई फेरि रगतको आवश्यकता परेछ, फेरि पनि अब त्यो कन्जुसले पहिला त कार उपहार पाएको थियो यसपालि के पाउला भनेर रगत दिन अघि सर्यो, यसपालि चाहिँ दानी मान्छेले कन्जुसलाई जम्मा एक रुपियाँको चक्लेट चाहिँ उपहार दिएछन्, अनि कन्जुस आकर्षित भएर दानीले धम्कायो कार किन नदिएको हो भनेर, त दानी मान्छेले भने इस दिन्छु कार जति दान गर्ने गरेँ अब त मेरो शरीरमा पनि तिमी कन्जुसकै रगत बगिहा क्या र कन्जुसको रगत चाहिँ बगेको कारणले उनले अब दान गरेनन् भन्ने कुरो हामीले यहाँनिर बुझियो। अनि त्यसपछि एकजना केटा र केटी आफ्नो बाल्यकालको कुरा गर्दै थिए, तिमीलाई थाहा छ म सानो छँदा बाह्र तले घरबाट खसेको थिएँ नि भने एउटाले केटाले, होइन केटीले भने ए भगवान् हो र तिमी बाँच्यौ कि मर्यौ त अनि बाह्र तेल गरेर खस्दा भने भने अनि उनले फेरि केटाले भने खोइ म सानो छँदाको कुरो हो मलाई त थाहै भएन बाँचेँ कि मरेँ अरे भएको कुरो भने के अब नाति नातिनु पनि फेरि अचम्म कुरो गर्नुहुन्छ कि अब संसारको एउटा सत्यता सबैले विचार गर्नुपर्छ चप्पलको दोकान भएको मान्छेले फाटेको चप्पल लगाउँछ कपडा सिलाउने मान्छेले च्यातिएको कपडा लगाउँछ खेती किसान गर्नेको घरमा चामल हुँदैन गाई भैँसी पाल्नेहरू रातो चिया खान्छन् चिनी व्यापारी नुनको चिया खान्छन् धनीको बुद्धि हुँदैन गरिबलाई कामले छुँदैन बिहे गरेका चाहिँ नि केटाहरू बाहिर केटी घुमाउँछन् बिहे नगरेको केटाहरू केटी देख्दै मुर्छा खान्छन् केटा धनी भए बिग्रन्छन् केटी बिग्रे धनी हुन्छन् एउटा कुरो गरे क्या राम्रा केटी पाउडर छिटो सक्छन् नराम्रा केटी ऐना धेरै हेर्छन् राम्रा केटा रक्सी धेरै खान्छन् नराम्रा केटा डिस्को धेरै धाउँछन् बाबुआमा चाहिँ आफू चाहिँ 16 वर्षमै बिहे गर्छन् अनि छोराछोरीलाई सानो उमेरमा बिहे गरेर दुःख पाइन्छ भन्छन् हो कि होइन विष्णु नानी पनि ओहो बाजेले साह्रै चाहिँ नि मनको कुरो गरेको थिएँ यो बाजेले कोहरी जाने होला नि भन्दा भनिरहन् त्यही भएर जीवनमा ख्याल गर्नुपर्ने कुरा तिनवटा कुरामा ख्याल गर्नुहोस् तपाईँको जीवन सार्थक हुन्छ पहिलो लडाइँ र झगडा नगर्नुहोस् दोस्रो असभ्य विजयतिर नालायक नहुनुहोस् तेस्रो केटीहरूको फोटो अनि पोस्टमा जीवनमा कहिले पनि कमेन्ट नगर्नुहोस् कजो यति तिनवटा कुरा ख्याल गर्नुहोस् नत्र के हुन्छ त्यसपछि परिणाम आफै भोग्न तयार हुनुहोस् भन्ने कुरो र अनि के भन्छ भन्दाखेरि के अरे एकजना साउजी मिठाई पसलको साउजी भाटामा चाहिँ एउटा गयो ग्राहक अनि भन्यो साउजी 1 किलो जिलेबी जोख्नुहोस् त भन्यो पसलले जोखे अनि फेरि भने अरू के दिउँ भने अनि फेरि उसले भन्यो अरू 1 किलो पेडा जोख्नुहोस् त भने पसलले पेडा पनि जोखे अनि भने अरू के दिउँ भने अनि फेरि ग्राहकले भने साउजी 1 किलो रसमरी पनि जोख्नुहोस् भने पसलले खुसी हुँदै आहा यति मात्रै भने अनि फेरि ग्राहक भने के को यति मात्रै त्यो जिलेबी पेडा रसमरी एउटै भाँडोमा हाल्नुहोस् होइन अनि 1 किलो दही 1/2 किलो चिनी र 1 लिटर दुध हालेर मजासँग मुस्नुहोस् पसलले पनि खुसी हुँदै ग्राहकले जे जे भन्छ त्यही त्यही गर्दै गए एकै ठाउँमा हालेर मुसिसकेपछि ग्राहकले हात थाप्दै भन्यो अलिकति यहाँ हाल्नुहोस् त चाखौँ पसलले चाख्नको लागि उसको हातमा हालिदियो अनि ग्राहकले चाखेर जिब्रो खड्कार्दै भने आहा क्या मिठो भएछ ल यो चाहिँ अब 500 रुपियाँको दिनुहोस् त मलाई धेरै पैसा छैन बिचरा साउजी ठाउँको ठाउँ ठहरे यस्तो पनि ग्राहक हुँदो रहेछन् अब कुरो र कुलो जति गरे पनि सकिँदै हेर्नुहोस् अब यति बेला फेरि नातिले एउटा गाना सुनौँ भनेको छन् यो गाना सुनौँ गानापछि टक्क एउटा ब्रेकमा जाउँ ल ब्रेकपछि फेरि चाहिँ नि दिनुमा बाजेका कुराकानी छँदैछन् जाएंगे मर के भी चैन मिले तो जाएंगे यारों कहां मर जाएंगे मिट जाएंगे काम कोई कर जाएंगे मर के भी चैन मिले तो जाएंगे यारों कहां है कौन कौन सैयद कुछ तो कहो मेरी जान दिल है कौन कहा नहीं जाए चुप भी तो रहा नहीं जाए बुलबुल

टाइल्स सेनेटरी एवं बाथरूम फिटिंग का सामान को लागी मात्र मैनाली हाइड्रो एंड सेनेटरी हजुर हामी कहाँ दक्ष टाइल्स मिस्त्री दक्ष प्लम्बर टाइल्स सेनेटरी का सामान बाथरूम का सामान फलामे पाइप रेलिंग किचन फिटिंग का सामान सुपथ मूल्य में पाइन हमी कहाँ रोक्यू कंपनी को धारो 7 वर्ष को ग्यारेन्टी पांडा मोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसी पाइप जीआई पाइप पनि उपलब्ध रहेको जानकारी कराइन सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन बैंकको आडैमा रत्ननगर 1 चौराहा चोक चितवन प्रोप्राइटर लीलानाथ मैनाली राजेन्द्र मैनाली मोबाइल 98550062238 98450043011 98450092099 पुनश्च हिन्डवेयर धाराको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम जस्ट फर इन्जोय वेलकम पछाडि के हो बिर्सिएँ फेरि मैले यहाँनिर के भन्नुपर्छ अरे अङ्ग्रेजीमा ब्याकको अगेन ए वेलकम त्यो ब्याकको अगेन प्रोग्राम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा दिलुवा बाजे छु होइन अब रमाइलो कुराकानी गरिरहेका छौँ कालापारीबाट एकदम मजासँग चाहिँ यति मिठो सहयोग गऱ्यो भने हाम्रो विष्णु नदीले भन्ने कुरो सिमाना छैन हेर्नुहोस् अनि अहिले आउँदै थिएँ एउटाले चाहिँ झोक्राएर बसेर ए भाउ यति राम्रो मान्छे नि के झोक्राएर बसेको थियो यार अलि यसो हाँसे हाँसी गर न भने मैले उसले भने ए बाजे धेरै ह्यान्डसम हुनु पनि अभिशाप नै रहेछ भने अनि के भन्छ निले अनि के अभिशाप हो तिमी ह्यान्डसम भएर लो भने त भने त हेर्नुहोस् बाजे म छुने यति राम्रो यति ह्यान्डसम छिमेकीमा चाहिँ नि छोरीहरू पहिला जाने बित्तिकै पहिला म घरमा छु कि छैन भने चेक गर्न आइहाल्छ त अरे हेर्नुहोस् त यस्तो हुँदो रहेछ हौ त्यही भएर चाहिँ नि अब यस्तो कुरो छ अनि एकचोटि रावण राम अनि हनुमान र राम यताबाट आउँदै थियो उताबाट रावण चाहिँ नि टक्क आइपुगे अनि रावणले भने हेलो राम्रो चिरोड छ होला भने रामले भने छैन यार सरी भने अनि हनुमानले अलि यता आएपछि खुसुक्क सोधे प्रभु हजुरसँग त अहिले भर्खरसँग एक बट्टा चाहिँ नि चिरोड थियो त यति चाँडै कसरी ल्याउनु भयो भनेर त रामले भने चुप लाएर बस्ने यार त्यो रावणको 10 वटा टाउको छ एक बट्टा त एकैचोटि भ्याइन्छ हेर्नुहोस् त रमाइलो पनि कतिसम्म हुन्छ अनि एकजना नातिले चाहिँ विदेशका नाति हुन् उनले चाहिँ मलाई मिसेज पठाएर के भने बाजे यो कुरो चाहिँ तपाईँको कार्यक्रममा जसरी पनि हालिदिनुहोस् मलाई यहाँ धेरै गाह्रो हो विदेशमा भने के लेखेर पठाएको छन् भने त यस्तो लेखेर पठाएको छन् क्या विशेष गरी नेपाली महिला जसको जुन विवाहको बन्धनमा बाँधिएर पतिको रूपमा स्वीकार गरेर आउनु भएको छ उहाँहरूलाई मेरो अनुरोध श्रीमान विदेश गएको छ भने स्कुल पढाउने छोराछोरी बुढिङ नहाल्नु होला कानमा टप मुन्द्रा र घाँटीमा सिक्री नखोज्नु होला आतो र गुन्द्रुक खाने मुखलाई बिगारेर बासमतीको चामल नखोज्नु होला मुही र गाभाको तरकारीलाई बङ्ग्याएर मासु हुस्किएर बिहेमा मन नलगाउनु होला गाउँका घर छोडेर बजारको महँगो कोठा भाडातिर बस्न नखोज्नु होला किनकि विदेशीको श्रीमान मृत्युसँग लडिरहेको छ जो कि कति बेला शिकार बनेर बाकसमा पेकिङ हुनुपर्ने हो तसर्थ मौज मस्ती र विलासी जीवनशैली होइन साधारण जीवनशैलीमा रमाउन सिक्नुहोस् के कसो हो साथी हो भनेर यसरी लिएर पठाएर चाहिँ कुरो कस्तो लाग्यो त खै नाति नातिनालाई अब राम्रो लाग्यो होला के अरे अब मलाई त चाहिँ नि काइताको लागेको कुरो अनि एकजना चाहिँ नि श्रीमान छन् घरैनिर उनी चाहिँ हिजो कुरो हो क्या बिजुली थिएन नि है हिजो हो नातिले नि थिएन भने भन्नु अनि भित्र पसे अनि मेरो आडैमा हो क्या घरको आडैमा उसले भने ए किन घरमा दिएर बना भने सोधे श्रीमतीलाई श्रीमतीले भनिन् बिजुली गयो अनि त्यही भएर मैनबत्ती बालेको भने भने अनि त्यसो श्रीमानले भने ओहो यस्तो गर्मी लो हो त्यसो भने यो एउटा पङ्खा चाहिँ चलाऊ नि त भन्नुभयो अनि श्रीमतीले भने चलाउँछु नि पङ्खा पङ्खा चलाउँदा मेरो यहाँ मोमबत्ती निम्दैन कि क्या हो एउटा बत्ती बल्ने त बिजुली नभएर मोमबत्ती बल्नु परेको छ अनि त्यहाँबाट के भन्छ अब पङ्खा चलाउँदा त्यो निप्छ अरे कति हाँस्नु त्यो मुसन बासले भन्थ्यो क्या के के भन्छ अरे कस्तो हाँसेर मर्ने भन्थ्यो नि त्यस्तै अनि के हो भन्दा एउटा प्रश्न सोधेँ एउटा आइमाईले एउटा काम तिन दिनमा गर्न सक्छन् भने तिनजना आइमाई मिलेर सही काम कति दिनमा गर्न सक्लान् भनेर सोधेर त उत्तर कसैले चाहिँ नि के भने कसैले के भने तर वास्तविक सही उत्तर त के रहेछ भन्दाखेरि त्यो काम तिनजना आइमाई एकै ठाउँ भेला भएपछि त्यो तिन दिनमा भ्याउने काम त्यो जति कहिले पनि सकिँदैन भने किनभने त तिनजना एकै ठाउँ भेला भएपछि गफ गर्न कुरा गर्न बाहेक अरू के नै गर्न सक्दैन कति हाँस्ने होला म त कहिले कहिले हाँसेरै चाहिँ नि के भन्छ अरे ऊ होला जस्तो क्या त्यसपछि श्रीमान र श्रीमतीले मा श्रीमानले फोन गरे प्रिय भने श्रीमानले श्रीमतीले हाँच्यौ भनिन् अनि श्रीमानले कहाँ छौ तिमी भने अनि म मेरो ड्याडको कारमा चाहिँ क्लब जाँदैछु भने अनि अब ड्राइभरले चाहिँ मलाई क्लबमा छोडिदिन्छ अनि त्यसपछि त्यो बैङ्कबाट चाहिँ पैसा झिक्छु भनेर भनिन् अनि त्यसपछि ऊ पसलमा गएर सपिङ गर्छु त्यसपछि तिमीलाई नै कल गर्छु है भनेर भनिन् अनि फेरि भने त्यो ऊ भइसकेपछि तिमी कहाँ छौ भनेर सोधेँ अनि श्रीमानले भने माइक्रोबसमा तिम्रो पछाडिको सिटमा छु तिम्रो बसको त्यो माइक्रोबसको भाडा दिइसँग फेरि मागलाई नदेऊ है अरे अरे भयो तिमी त अब माइक्रोमा चढेर चाहिँ कारमा चढेर घुमेको चाहिँ नि गफ लगाइन्छन् श्रीमानलाई श्रीमान पछाडिपट्टि रहन् भन्ने कुरो यस्तो रमाइलो रहेछ कुरो त कुरो चाहिँ नि एकदम मजाको भयो यहाँनिर अनि त्यसपछि अब के भन्छ एउटा कुरो सुन अस्ति चाहिँ नि एउटा टिचरले पढाइरहेको थियो क्या साइन्स टिचरले अनि उनले भने विद्यार्थीलाई सोधे जमिनमा बस्ने जनावरले बच्चा जन्माउँछन् हावामा उनीले अन्डा पार्छ तर त्यो कुन चिज हो जो हावामा पनि उड्छ अनि बच्चा पनि जन्माउँछ भने त विद्यार्थीले जुरुक्क उठेर इयर होस्टेज हो सर अरे कति हाँस्ने अब तपाईँलाई पनि हाँसो लाग्छ मलाई पनि हाँसो लाग्छ गाथे अब यो हाँस्ने हँसाउने कुरो त गर्न मन थियो तर नातिले चाहिँ नि ल है बाजे अब त चाहिँ नि के भन्छ जानुपर्छ भने हन् त्यसैले अब चाहिँ जस्तो फोरा इन्जोय हाँसी मजा केन्द्रबाट टक्क चाहिँ नि बिदा माग्नुपर्ने हुन्छ यति दिनसम्म जाँदा आएर जस्तो सुकै अवस्थामा रहेर पनि अब हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि चाहिँ नि अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगा सुनेर बस्ने तपाईँहरू सम्पूर्णलाई पनि धन्यवाद कल्लाबारीका नाति प्यारा विष्णुलाई धन्यवाद म डुलुवा बाजे पनि जस्ट भर इन्जोय हाँसी मजा केन्द्रबाट बिदा चाहन्छु नमस्कार रफ्ता रफ्ता हो गई तू ही मेरी जिंदगी रफ्ता रफ्ता हो गई चारों तरफ रोशनी सजदे में तेरे सर है थोड़ा सा दिल में डर है कैसे करूं मैं बयां जानू ना